और अगर किसी वजह से ना ही बन पाए, बहुत कोशिश की, बहुत अच्छा सुलूक किया, दोनों तरफ से ही कोशिश हुई, लेकिन बात फिर भी ना बनी। और किस नतीजे पे पहुंचे कि अब इस बीवी को तलाक ही दे दी जाए और दूसरी शादी कर ली जाए, तो ऐसी सूरत में वो इन अरक तुम, और अगर तुमने इरादा कर लिया इस्तिब्दाल ज़ौज मकान ज़ौजन, एक बीवी की जगह दूसरी बीवी लाने का, यानी पहली को तलाक देकर दूसरी लाने का इरादा कर लिया कि नहीं, सारी जिंदगी इस जहन्नम में नहीं गुजर सकती और अब कोई और ही रास्ता इख्तियार करना पड़ेगा, तो ऐसी सूरत में शौहरों के लिए क्या हुक्म है? व आतई तुम एहदाहुन्न क़िन्तारन, और दे चुके तुम उनमें से एक को ढेर माल। क़िन्तार ढेर माल के लिए होता है, कसीर तादाद में, वजन तो इसका घटता बढ़ता रहता है हालात के मुताबिक, लेकिन जैसे उर्दू में हम कहते हैं ना, मनो माल, ढेरों माल, माले कसीर। फला तखुदू मिन्हु शैया, तो तुम उसमें से कोई चीज भी नहीं ले सकते, कुछ भी वापस नहीं ले सकते, छोटी सी चीज भी उसमें से लौटा नहीं सकते। यानी बीवी नहीं पसंद, तलाक देना चाहते हो दे दो, लेकिन उसको दिया हुआ मेहर या तोहफा वापस न लोगे, क्योंकि तोहफा देकर वापस लेना ऐसा है जैसे कुत्ते का कह करके चाट लेना। ये बुखारी की रिवायत का मफहूम है। फला तखुदू मिन्हु शैआ, उसमें से कुछ भी वापस न लो। अतअखुदूनहू बुहतानन, क्या तुम बुहतान लगाकर वापस लोगे? व इस्म मुबीना, और खुला गुनाह करके। बुहतान कहते हैं ऐसा इल्जाम जिसे सुनकर कोई शख्स हैरान हो जाए, मबहूत हो जाए। बुहतान का रूप क्या है? बेहे ते बहता, यानी ऐसा इल्जाम कि जिसे सुनकर आंखें खुली की खुली रह जाएं, जिसका कोई तसव्वुर भी ना कर सके। अतअखुदूनहू बुहतानन व इस्म मुबीना, क्या तुम उसे बुहतान लगाकर और सरी जुल्म करके वापस लोगे? क्योंकि एक सूरत है ना वापस लेने की, कि अगर बीवी बदकारी का इर्तिकाब करे तो फिर शौहर वापस ले सकता है। तो फरमाया कि क्या फिर इस तरीके से तुम वापस लोगे? वकैफ तअखुदूनहू, और तुम किस तरह ले सकते हो उसको, कैसे लोगे उसको वापस? वकद अफदा बादुकुम इला बाद, जबकि तुम एक दूसरे से लुत्फ अंदोज हो चुके हो। वो अखद न मिनकुम मीसाकन गलीजा, और वो तुमसे पुख्ता अहद ले चुकी हैं, यानी अच्छे दिन भी तुमने गुजारे और एक दूसरे से फायदा उठाया तुमने, और अब जब दिल भर गया तो तुम उसे निकाल बाहर फेंकना चाहते हो और माल भी वापस लेना चाहते हो, तो ये कोई शराफत की बात नहीं। अफदा का लफ्ज जो है, फदा भी इसी से है, वसी जगह को कहते हैं, इसका माना होता है किसी को अपनी दस्तरस में ले लेना, और इफदा का माना होता है मर्द और औरत का तन्हाई में मिलना, दूसरे के सामने अपने सारे भेद बेनकाब कर देना, यानी शौहर और बीवी के खास ताल्लुक की तरफ इशारा है। वह अखज़ न मिनकुम मीसाकन गलीज़ा, और वो तुमसे पक्का वादा ले चुकी। गलीज का क्या माना होता है? अरबी में गलीज कहते हैं सख्त को, गलीज अल कल्ब, पीछे आप पड़ चुके हैं शदीद, तो यहां पक्का वादा मुराद है, और इससे मुराद कौन सा वादा? जो निकाह के वक्त अहद लिया गया था कि तुम उसे अच्छे तरीके से आबाद करोगे या एहसान के साथ छोड़ोगे, क्योंकि निकाह किया ही इसीलिए जाता है। और खुसूसन आप देखें कि रिश्ता लेते वक्त लोग कैसी कैसी बातें करते हैं ना, चले रिश्ता को छोड़ें, जब रुख्सती हो रही होती है उस वक्त डायलॉग सुने कभी आपने लोगों से, इसको फूलों की तरह रखेंगे और बाद में फिर जैसे जलील करते हैं वो भी आप सब देखते हैं। बहरहाल यहां पर फरमाया कि وَأَخَذْنَا مِنْكُمْ مِيثَاقًا غَلِيظًا، اس پکے عہد عقد نکاح کے اوپر بھروسہ کر کے ہی جس پر اللہ اور بندوں کو گواہ بنایا گیا تھا، اس عہد پر اعتماد کر کے ہی تو وہ تمہارے گھر آئی تھی، اب تم ایسے ہی نکال دو گے ان کو، سب کچھ ان کا لے کر، ان سے فائدہ بھی اٹھا لیا اور ان کو دیا ہوا مال بھی لے لیا اور ان پر الزام لگا کر ان کو باہر دھتکار دیا۔ تو یہ سب کچھ اسلامیت اور انسانیت کے خلاف ہے۔ یہ کسی نے لکھا ہے کہ جو عورتوں پر ظلم اور زیادتیاں ہوتی ہیں، زیور سے لے کر ہر چیز چھین لی جاتی ہے، جہیز کی صورت میں انہیں سامان مل گیا، پیسہ زیور سب کچھ مل گیا اور بیوی کی شکل میں نوکرانی مل گئی، شوہر سمیت ساس نند کون سا ظلم ہے جو نہیں کرتی، پھر وہ کس طرح نکل کر عدالت تک پہنچتی ہے کہ شوہر صاحب قرآن مجید پر ہاتھ رکھ کر بار بار بولتے ہیں کہ یہ تو ایک تنکا بھی نہیں لائی، قسمیں کھاتے ہیں، دل خون کے آنسو روتا ہے کہ یا اللہ آپ کہاں ہیں، اب تو آ جائیں، ایک طرف اس کو برباد کر دیتے ہیں، دوسری طرف سب کچھ چھین لیتے ہیں، اس کی قسمت میں کیا آتا ہے، صرف عدالت کے چکر، لوگوں کے تانے۔ یہ واقعی ایک حقیقی صورتحال ہے جو بسا اوقات پیش آتی ہے۔ اس خرابی سے انکار نہیں کیا جا سکتا، لیکن آپ بتائیں گے کہ یہ خرابیاں کیوں ہیں ہمارے معاشرے میں؟ کیا ہمارے مردوں کی کہیں کوئی ایسی ٹریننگ ہو رہی ہے کہ جس سے انہیں یہ احساس ہو کہ قرآن پاک نے کتنی تاکید کی ہے کہ عورتوں کے زبردستی وارث مت بن بیٹھو، ان کو دیا ہوا مال واپس نہ لو، خواہ ایک ڈھیر مال ان کو دیا ہے وہ نہیں لے سکتے، عاشروہن بالمعروف، یہ سب حکم کس کے لیے ہیں جو آپ پڑھ رہے ہیں؟ یہ سب مردوں کے لیے ہیں اور یہ سب عورتوں کے حقوق ہیں، اس کے اوپر سورت النساء اتری ہے، ہاں؟ لیکن اس کا حل کیا ہوگا؟ آپ دیکھیں کہ بعض این جی اوز اس میں کام کر رہی ہیں اور اس کا حل انہوں نے یہ سوچا ہے کہ عورت کو عدالت میں لے جا کر اس کو حق دلوایا جائے، لیکن آپ دیکھیں کہ عدالت میں جا کر چند پیسے تو شاید مل جائیں، لیکن اس ہونے والے ظلم اور تانوں اور ٹارچر کو کون سی عدالت روک سکتی؟ کیا کوئی عدالت عورت کے اوپر ہونے والے اس ایموشنل وائلنس کو کنٹرول کر سکتی ہے؟ نہیں۔ ایک تو ایک ہمارا عدالتی نظام آپ سب کو معلوم ہے کہ وہاں سے کتنا انصاف ملتا ہے، سب کو معلوم، اور کتنے طویل عرصے تک یہ سب جنگیں ہوتی ہیں اور نتیجہ کچھ بھی نہیں نکلتا۔ جذباتی طور پر عورت بہت ایموشنل ہوتی، وہ یہ سب صدمہ اور یہ نیگلیجنس اور یہ ساری زیادتی ویسے ہی برداشت نہیں کر سکتی اور عمر بھر کا روگ لگا لیتی۔ تو اس میں پھر کرنا کیا چاہیے؟ اس میں یہ ہے کہ ہمیں قرآن پاک کی اس تعلیم کی خاص طور پر تشہیر کرنی چاہیے، ہمارے ہاں جمعے کے خطبے اس پر ہونے چاہیے، ہمارے ہاں مردوں کے اندر جو تبلیغ ہوتی ہے اس کا ایک پراپر حصہ ہونا چاہیے اس پر، کہ جس میں ان کو بار بار اس بات کی تلقین اور تبلیغ کی جائے کہ وہ اپنے گھروں کی طرف صحیح معنوں میں توجہ دیں۔ لیکن ہم دیکھتے ہیں کہ ہمارے جو عموماً خطبے وغیرہ ہوتے ہیں، بس حکمرانوں پر تو خوب تبصرہ تذکرہ ہوتا رہتا ہے، لیکن عملی زندگی کے بارے میں کہ کتنا بڑا ظلم اور زیادتی ہے کسی کا مال لینا اور اس طرح اس کو اذیت دینا، اس پر کوئی بات نہیں ہوتی۔ بسا اوقات ماں باپ بھی اپنی بیٹیوں کو بس پھینک کر خود بے خبر ہو جاتے ہیں۔ آپ کو پیچھے میں نے بتایا تھا کہ شادی کے لیے ولی کا ہونا ایک شرط ہے، وہ ولی کا ہونا کس لیے رکھا گیا؟ تاکہ پیچھے ایک بیکنگ ہو، ایک سپورٹ ہو کہ یہ بچی جو ہے یہ بیار و مددگار نہیں ہے۔ ایک تو مردوں کی فطرت میں ویسے ہی سپریورٹی ہے، وہ فزیکلی بھی اسٹرانگ ہوتے ہیں، اور کچھ ہمارے ہاں پرورش ایسے طریقے پر ہوتی ہے کہ وہ رائی کا پہاڑ بن جاتے ہیں، وہ جو چھوٹا سا ایک درجہ بڑھ گیا اس کو ایک نہیں کئی درجے ان کے اندر زیادہ بڑھا دیتے ہیں۔ ہم عورتوں کو اپنے بچوں کی تربیت اس طرح کرنی ہے کہ بچپن سے ہی وہ بہن کا، ماں کا، ایسے سب رشتوں کا احترام کرنا سیکھیں۔ جن گھروں میں ماں کے ساتھ اور بہنوں کے ساتھ ادب اور احترام کی تلقین کی جاتی ہے، وہ یقینی طور پر آگے جا کر بیویوں کی بھی عزت کرتے ہیں۔ اس کے بعد مزید حقوق کی حفاظت۔ اب آئندہ آیات میں ان عورتوں کا ذکر ہو رہا ہے جن سے ایک مرد نکاح نہیں کر سکتا۔ جہاں اسلام اس بات کی اجازت دیتا ہے कि मर्द औरत के साथ फितरी तरीके पर अपनी जज्बात की तस्कीन करे, वहां करीब की खवातीन जिनको मुहर्रमात कहा जाता है उनके साथ एक ऐसे ताल्लुक की तालीम दी गई कि जिसमें कोई शहवत ना हो, जिसमें कोई बुरी नजर ना हो। इसीलिए इस्लाम ने कुछ खवातीन के साथ निकाह को हराम करार दे दिया। अब उनका जिक्र है, इसमें भी दरअसल औरत के हुकूक की हिफाजत की गई, वरना तो वो अपने बाप भाई से भी महफूज ना होती। लेकिन इस्लाम ने बाप बेटी, भाई बहन और दीगर कुछ रिश्तों के दरमियान हुर्मत कायम करके औरत को महफूज किया। वला तनकिहू, और न तुम निकाह करो, मा नकह आबाउकुम, जिससे तुम्हारे बापों ने निकाह किया। आबा का लफ्ज क्यों है? तो बाप के अलावा दादा भी हैं, पर दादा भी हो सकते हैं। मिनन निसाई, औरतों में से, यानी सुतेली माँ जो है उसके साथ निकाह नहीं हो सकता। इल्ला मा कद सलफ, मगर जो पहले हो चुका सो हो चुका। माजी को कुरेदना, गुजरी हुई गलतियों पर अहकाम सादिर करना नए मसाइल पैदा करता है। गोया क्या हुक्म दिया जा रहा है? माजी को भूलकर हाल और मुस्तकबिल पे नजर रखो, जो तुम्हारे इख्तियार में है उसकी इस्लाह करो और जो नहीं है उस पर खामोशी इख्तियार करो। असल में ये हुक्म इसलिए भी दिया गया कि आमतौर पर यह होता है कि जब कोई नया हुक्म आता है तो फौरन लोग सोचते, अच्छा जो वो पहले हो चुका अब उसका क्या होगा। अरब जाहिलियत में एक आम रस्म थी सुतेली माँ से निकाह कर लेना, यानी बाप की मनकूहा से निकाह कर लेना, उससे औलाद भी हुई लोगों की। अब जब ये हुक्म आया कि उससे निकाह करना हराम है तो लोगों ने सवाल किया कि अच्छा वो जो पहले हो चुके अब उन बच्चों का क्या होगा और उन शादियों का क्या होगा। कहा जो हो चुका सो हो चुका, माजी को छोड़ो, आइंदा की सोचो। और क्यों मना किया जा रहा है ऐसा करने से? इन्नहु काना फाहिशतन, क्योंकि वो बहुत बेहयाई का काम है। व मक्तन, और नापसंदीदा अमल है। वसा असबीला, और बहुत बुरा चलन है। मक्त कहते हैं ऐसी चीज जो बुग्ध और दुश्मनी का सबब बने। बाप की बीवी से निकाह मत करो, ये चीज बहुत ही नापसंदीदा है, इतनी बुरी हरकत है कि जिसके करने वाले से तो दुश्मनी या बुग्ध रखा ही जाना चाहिए। असल में यहाँ माँ का एहतराम भी सिखाया जा रहा है कि सुतेली माएं भी माओ ही के मकाम पर हैं, लिहाजा उन्हें माँ समझो और उन्हें वरासत का माल मत समझो। जबरदस्ती उनसे निकाह न करो या उनके तरके के वारिस मत बन बैठो। ये सब कुछ इंतहाई शर्मनाक और काबिले मजम्मत है। वसा असबीला, और बहुत बुरा रास्ता है। इस्लाम से पहले औरतों पर जो जुल्म होते थे उनमें एक तो ये था कि जो माल औरत को कहीं भी वरासत से मिला या उसके मेके वालों ने उसको दिया या उसे कोई हदिया मिला, तोहफा मिला, तो वो जो उसका शौहर होता या कोई और उसके रिश्तेदार होते वो उससे हथियार लेते और अमूमन ससुराली मर्द उस माल को छीन लेते। ये उससे जुल्म होता। फिर ये जुल्म होता कि औरत अपने हिस्से के माल पर कब्जा तो कर लेती लेकिन उसे फिर कहीं और निकाह करने से मना कर दिया जाता, जैसे पीछे यतीम बच्चियों के बारे में। फिर इसी तरह बाज़ात बीवी का कोई कसूर ना भी होता और शोहर को बीवी पसंद नहीं होती तो औरत पे इल्जाम लगा के उसको फारिग कर दिया जाता, और बसा औकात उससे सब माल वगैरह जो पहले दिया जा चुका होता तो वो वापस ले लिया जाता। फिर इसी तरह क्या जुल्म होता कि शोहर मर जाता तो उसकी बेवा से उसके बेटे, यानी शोहर के दूसरी माँ से बेटे और देवर वगैरह उससे निकाह कर लेते। इन सब चीजों को क्या कहा गया? इन्नहु काना फाहिशतन व मक्तन वसाअ सबीला। जुल्म की ये सारी सूरतें क्या है? बहुत बुरा चलन है, बहुत ही गलत चीजें हैं। मुहर्रमात की मजीद तफसील, हुर्रिमत अलैकुम उम्महातुकुम, हराम कर दी गई तुम पर तुम्हारी माएं, माँ में नानी दादी भी शामिल है, वबनातुकुम और तुम्हारी बेटियां, इसमें पोती नवासी वगैरह सब शामिल है, सगी सुतेली भी, वअखवातुकुम और तुम्हारी बहनें, वअम्मातुकुम और तुम्हारी फुफ्फियां, वखालातुकुम और तुम्हारी खालाएं, व बनातुल अखी और भाई की बेटियां, कौन भतीजियां, व बनातुल उख्ती और बहन की बेटियां यानी भांजियां, व उम्महातुकुम और तुम्हारी वो माएं, अल्लाती अर्दानकुम जिन्होंने तुमको दूध पिलाया यानी रजाई माएं, व अखवातुकुम और तुम्हारी बहने, मिनर रदा आती दूध से यानी दूध शरीक बहने, दूध शरीक बहन कौन होती है कि जिसके साथ मिलकर तुमने एक औरत को दूध पिया, जिस बच्ची के साथ तुम एक औरत के दूध में शरीक हुए, वह उम्महातु निसाएकुम और तुम्हारी बीवियों की माएं कौन हुई, सासे, व रबाइबुकुम और बेटियां तुम्हारी बीवियों की, रबाइब जो है रबीबा से है, रबीबा रे बे बे से है, रब यानी जेरे तरबियत लड़कियां, औरत के पिछले शोहर से बेटी जो दूसरे शोहर की परवरिश में हो, यानी एक औरत ने एक जगह शादी की, उससे बेटी हुई, फिर उसने वहां से तलाक ले ली या वो फौत हो गया, दूसरी जगह शादी की, वो बेटी साथ लाई, अब ये बेटी अपने असली बाप की बजाय एक और मर्द की जेरे तरबियत है, ऐसी बच्ची को रबीबा कहा जाता है, वो भी हराम है। अल्लाती फी हजूरिकुम, वो जो तुम्हारी गोदों में है यानी तुम्हारे घर में है, मिन निसाएकुम तुम्हारी बीवियों में से, अल्लाती वो बीवियां जो दखल तुम बिहिन्ना जिनसे तुमने दुखूल किया यानी जिनसे तुम्हारा इज्दवाजी ताल्लुक कायम हो गया, फइल्लम तकूनु दखल तुम बिहिन्ना, फिर अगर तुमने उनसे दुखूल नहीं किया यानी तुम्हारा इज्दवाजी ताल्लुक नहीं हुआ, महज पेपर वर्क हुआ, खाली जबानी निकाह हुआ, फला जुनाह अलैकुम, तो कोई गुनाह नहीं कि उस औरत को छोड़कर उसकी बेटी से शादी कर लो, यानी अगर रुख्सती नहीं हुई, उसे दूसरे मुल्क में है, टेलीफोन पर निकाह हुआ और फिर टेलीफोन पर ही तलाक भेज दी, तो ऐसी सूरत में उसी औरत की अगर कोई दूसरे खामन से जवान बेटी है तो उससे ये मर्द निकाह कर सकता है, कानूनी सूरत बताई जा रही, को हुक्म नहीं दिया जा रहा। फला जुनाह अलैकुम, तो कोई गुनाह नहीं तुम पर, क्या गुनाह नहीं कि तुम फिर उस बच्ची से शादी कर लो जिसकी माँ से महज निकाह हुआ था, रुख्सती नहीं हुई थी। वह हलाइलो और बीवियां, हलाइल हलीला की जमा होती, हलीला का लफ्ज हल्ला या हिल्लू से है जिसका माना होता है उतरना, बीवी भी वहीं उतरती है ना जहां शोहर उतरता है, और हल्ला का मतलब रहना भी होता है, क्याम करना, तो हलीला जो अपने शोहर के साथ क्याम करती है, इस बिना पर बीवी के लिए लफ्ज इस्तेमाल होता है। वह हलाइल अबनाएकुम और बीवियां तुम्हारे बेटों की, ये कौन हुई, बहुएं, अल्लज़ीना वो बेटे, मिन अस्लाबिकुम जो तुम्हारी पुश्त से हो यानी सगे बेटे, व अंतजमाऊ और ये कि तुम जमा करो, यानी ये भी हराम है कि तुम जमा करो, किसको, बैनल उख्तैन दो बहनों के दरमियान, यानी दो बहनों से एक वक्त में शादी करना भी हराम है, बीवी की बहन यानी साली से बीवी के होते हुए शादी नहीं हो सकती। कुरान पाक से तो सिर्फ ये पता चलता है लेकिन हदीस से पता चलता है कि खाला और भांजी, फुफ्फी और भतीजी को भी एक जगह जमा नहीं किया जा सकता, क्योंकि इससे भी कतई रहमी होती है। इल्ला मा कद सलफ, मगर जो पहले हो चुका, ये फिर क्यों दोहराया गया कि अगर जाहिली माशरे में ये सब कुछ हो चुका तब उस दरवाजे को मत खोलो, क्योंकि इसका फायदा कुछ नहीं, अगर ऐसे केसेस आने लग गए वो फलाने 40 साल पहले ये किया था, अब उसका स्टेटस बता दीजिए, वो उसकी तौबा होगी, माफी होगी या नहीं होगी, बस हो चुका जो हो चुका, اِنَّ اللَّهَ كَانَ غَفُورًا رَحِيمًا، بے شک اللہ تعالی غفور الرحیم ہے، بخشنے والا مہربان ہے۔ تو اس آیت سے کیا پتہ چلتا ہے؟ کہ محرمات کتنی ہوئیں اور کون کون سی ہوئیں؟ نمبر ایک، مائیں، اور ان میں دادیاں نانیاں بھی شامل ہیں۔ نمبر دو، بیٹیاں، ان میں پوتیاں نواسیاں بھی شامل ہیں۔ نمبر تین، بہنیں، اس میں سگی، اللاتی، اخیافی بہنیں سب شامل ہیں۔ نمبر چار، پھپھیاں۔ نمبر پانچ، خالائیں، خاص سگی ہوں یا اخیافی یا اللاتی، سب حرام ہیں۔ نمبر چھ، بھتیجیاں اور ان کی بیٹیاں۔ نمبر سات، بھانجیاں اور ان کی بیٹیاں۔ نمبر آٹھ، رضائی مائیں۔ نمبر نو، رضائی بہنیں۔ اور رضاعت کی روح سے وہ سب رشتے حرام ہیں جو نسب کی روح سے ہیں، کیونکہ حدیث میں واضح طور پر آتا ہے۔ پھر اسی طرح نمبر دس، ساس اور سالیاں، جب تک کہ ان کی بہن نکاح میں ہو۔ نمبر گیارہ، ستیلی بیٹیاں۔ نمبر بارہ، بہو جو حقیقی بیٹے کی بیوی ہو۔ متبنہ کون ہوتا ہے؟ لے پالک، یعنی جو اڈاپٹڈ چائلڈ ہو، اس کی بیوہ سے نکاح حرام نہیں ہوتا۔ نمبر تیرہ، دو بہنوں کو ایک نکاح میں جمع کرنا بھی حرام ہے۔ اور پھر اگلی آیت کی روح سے وہ عورت بھی کسی سے نکاح نہیں کر سکتی جو پہلے سے کسی کی زوجیت میں ہو یا پہلے سے اس کی شادی ہو چکی ہو، یعنی اس کو طلاق نہیں ہوئی یا وہ بیوہ نہیں ہوئی، تو اس کا بھی نکاح نہیں ہو سکتا۔ اس کو میں ایک دوسری تقسیم سے آپ کو سمجھاتی ہوں۔ سات محرمات نسب کے حوالے سے ہیں، سات رضاعت سے، اور چار سسرال سے، ٹھیک ہے؟ نسبی محرمات کون سی ہیں؟ مائیں، بیٹیاں، بہنیں، پھپھیاں، خالائیں، بھتیجی اور بھانجی، یہ نسب سے۔ رضاعت سے بھی رضائی مائیں، رضائی بیٹیاں، رضائی بہنیں، رضائی پھپھیاں، رضائی خالائیں، رضائی بھتیجی، رضائی بھانجی، ٹھیک ہے؟ اور سسرالی محرمات، ساس، بہو، ربائب اور باپ کی منکوہا، اور دو سگی بہنوں کو جمع کرنا، اور پھر وہ پھوپھی اور بھتیجی اور خالہ اور بھانجی، یہ پھر سسرالی اس میں آ جاتا ہے۔ یعنی اگر ایک سے شادی ہو چکی ہے تو پھر سسرالی رشتہ بنتا ہے نا اس کی بہن سے۔ اچھا، زنا سے پیدا ہونے والی بیٹی اس میں شامل ہے یا نہیں، اس کے بارے میں علماء کی دو رائے ہیں۔ بعض کہتے ہیں کہ وہ بھی چونکہ اپنا ہی نطفہ ہے اس لیے اس سے نکاح حرام ہے، اور بعض کہتے ہیں چونکہ وہ وراثت میں حقدار نہیں اس لیے اس سے نکاح حرام نہیں۔ بارہ یہ دونوں اوپینین پائے جاتے ہیں۔ یہ جو رضاعت کا مسئلہ ہے، میں اس پر ایک دو احادیث آپ کو سنا دیتی ہوں۔ حضرت ابن عباس سے روایت ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا، جو عورتیں نسب کی روح سے حرام ہیں وہ رضاعت سے بھی حرام ہو جاتی ہیں۔ عقبہ بن حارث کہتے ہیں کہ میں نے ابو احاد بن عزیز کی بیٹی سے نکاح کیا، پھر ایک عورت آئی اور کہنے لگی کہ میں نے عقبہ اور اس کی بیوی دونوں کو دودھ پلایا، یعنی یہ رضائی بہن بھائی ہیں۔ میں نے اسے کہا، میں تو نہیں سمجھتا کہ تو نے مجھے دودھ پلایا ہے، نہ ہی تو نے مجھے کبھی بتایا۔ پھر کہتے ہیں کہ چونکہ ان کو شک گزرا، کہتے ہیں میں سوار ہو کر مدینہ میں آپ صلی اللہ علیہ وسلم کے پاس پہنچا اور آپ سے پوچھا کہ اب کیا کروں، تو آپ نے فرمایا، اب یہ نکاح کیسے رہ سکتا ہے جبکہ ایسی بات کہہ دی گئی، چنانچہ میں نے اس عورت کو چھوڑ دیا اور دوسری جگہ نکاح کر دیا۔ اس میں آپ دیکھیں ایک عورت کی گواہی قبول کی گئی۔ حضرت عائشہ رضی اللہ تعالیٰ عنہ فرماتی ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا، رضاعت وہی معتبر ہے جو کم سنی میں بھوک بند کرے۔ رضاعت کا مطلب کیا ہوگا؟ بچہ دودھ پینے کی عمر میں ہو، جیسے دو سال کے اندر، اور بھوک بند کرے، یعنی اتنا دودھ پیے کہ اس کا پیٹ بھر جائے، ایسی رضاعت ثابت ہوتی ہے۔ حضرت عائشہ فرماتی ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا، ایک بار یا دو بار دودھ چوسنے سے رضاعت کی حرمت ثابت نہیں ہوتی۔ پتا نا، بعض اوقات اگر بچے نے ایک سپ لی یا دو لے لی تو اس سے نہیں رضاعت ثابت ہوتی۔ اچھا، اور اس میں یہ بھی یاد رکھیے کہ خود ایک عورت دودھ پلائے یا فیڈر سے اس کا دودھ کسی کو پلوا دیا جائے، کیونکہ باہر کے ممالک میں عام ہوتا ہے کہ بعض اوقات ورکنگ وومن ہوتی ہیں تو اپنا دودھ نکال کر اس کو اسٹور کر دیتی ہیں، اور پھر بچے کو جو چائلڈ کیئرنگ سینٹرز ہوتے ہیں اس میں اسی دودھ سے فیڈ کیا جاتا ہے۔ تو رضاعت کس سے ثابت ہوتی ہے؟ جس سے پیٹ بھر جائے، ایک دو دفعہ کے پینے سے نہیں۔